नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। जिल्ला प्रशासनकाले चितवनले आजदेखि जिल्लामै पहिलो पटक विद्युतीय नागरिक बडापत्रको सुरुवात गरेको छ। कार्यालयबाट सम्पादन हुने कार्य लाग्ने समय शुल्क सेवा पाउने स्थान दस्तुर तथा प्रक्रियाको बारेमा सेवाग्राहीलाई जानकारी गराई जवाबदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यका साथ सुरु गरिएको हो। अब सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवा सुविधाका बारेमा प्रत्यक्ष हेर्न पाउनेछन्। कार्यालयले विगत एक वर्षदेखि निरन्तर रूपमा गरिएको सुधार कार्यक्रम अन्तर्गत विद्युतीय नागरिक बडापत्रको सुरुवात गरिएको प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो। सुधार कार्यक्रमलाई तीव्रता दिइरहेको सो कार्यालयले गत 2070 साल फागुन 22 गतेबाट जिल्लामा नै पहिलो पटक विद्युतीय हाजिरी मेसिन सञ्चालनमा ल्याएको छ। सो मेसिनमा प्रयोग कर्मचारीलाई आउने र जाने समयमा हाजिर गर्नुपर्ने हुन्छ भने रेकर्ड सिधै गृह मन्त्रालयमा हुने प्रशासन कार्यालयले जनाएको छ। केही समय अघिबाट भरतपुर नगरपालिकाले पनि यो मेसिन सञ्चालनमा ल्याएको छ। यस्ता कार्य जिल्लाका अन्य कार्यालयमा पनि प्रयोगमा ल्याउन आफूले निर्देशन दिइसकेको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो। पर्यटन मन्त्री भीमप्रसाद आचार्यले नेपालका सबै क्यासिनो आजदेखि बन्द गरिएको जानकारी दिँदै कुनै क्यासिनो चलेको पाइएमा कारवाही गर्ने चेतावनी दिनुभएको छ। प्रेस चौतरीले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तोकिएको समयमा पनि राजस्व, होटलको भाडा र मजदुरको तलब नदिएकाले क्यासिनो बन्द गरिएको जानकारी दिनुभयो। सरकारले बन्द गर्न निर्देशन दिइसकेकाले सरकारको निर्देशनको अवज्ञा गरी कुनै क्यासिनो चलेको पाइएमा अनुगमन गरी कडा कारवाही गरिने पनि आचार्यले प्रष्ट पार्नु भएको थियो। राजस्व, होटलको भाडा र मजदुरको तलब तिरेमा क्यासिनो पुनः सञ्चालनमा आउने तर तीन कुरा पुरा नभएसम्म कुनै क्यासिनो सञ्चालन नहुने आचार्यको भनाइ थियो। सरकारले राजस्व तिर्नका लागि आइतबारसम्मको समय थप गर्दै तोकिएको समयमा राजस्व नतिर्दै क्यासिनो बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। वन मन्त्री महेश आचार्यले राज्यभन्दा बाहिर रहेका सङ्घ संस्था र निकायहरू पारदर्शी हुनुपर्ने बताउनु भएको छ। प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आचार्यले राष्ट्र विकासका लागि पारदर्शीको मुद्दा महत्त्वपूर्ण रहेको भन्दै सबै निकाय पारदर्शी र जवाबदेही बन्नुपर्ने बताउनुभयो। उहाँले मानवाधिकार कर्मीले विभिन्न समयमा खेलेको भूमिका महत्त्वपूर्ण रहे पनि विभिन्न निकायलाई दिने रकममा पारदर्शी हुनुपर्ने बताउनुभयो। मन्त्री आचार्यले संविधान निर्माण भए मात्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताउनुभयो। संविधान लेखियो र पीडितले न्याय पाए मात्र शान्ति प्रक्रियाले पूर्णता पाउने उहाँले बताउनुभयो। जनताले गम्भीर सुरक्षाको अनुभूति गर्नका लागि पनि सरकारले संसदमा पेश गरेको विधेयकले सत्य तथ्य छानबिन गर्ने र मेलमिलापको वातावरणलाई पनि अघि बढाउने बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक केही दिनभित्रै पारित हुने मन्त्री आचार्यको भनाइ छ। इलाका प्रहरीकाले रत्नगरले आज ठूलो परिमाणको अवैध घरेलु मदिरा नष्ट गरेको छ। पछिल्लो एक हप्तामा पूर्वी चितवनको रत्नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको करिब 700 लिटर अवैध घरेलु मदिरा पत्रकार स्थानीय बासीको रोभरमा नष्ट गरेको हो। रत्नगर 2 टाँडी र रत्नगर 8 पैरियाबाट नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो। रत्नगर 2 बाट उत्पादन गरिरहेको अवस्थामा 500 तथा 8 बाट बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा 200 लिटर मदिरा नियन्त्रणमा लिएको प्रवक्ता पन्तले बताउनुभयो। इलाका प्रहरीकाले रत्नगरले 2070 सालको भदौदेखि चैत्रसम्म 3,400 लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिसकेको छ। मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने क्रमलाई तीव्रता दिए तापनि बेरोजगार र गरिबीका कारण यसको बताउनुभयो। इलाका प्रहरीकालेमा प्रहरी नायब औपरीक्षकको दरबन्दीसँगै मदिरा नियन्त्रण लिने अभियानले पनि तीव्रता पाएको र यसमा धेरै सफलता हात पारेको प्रहरीको दावी छ। थालसिमियाका बिरामीहरूको लागि नेपाल सरकारले नीति नै बनाएर कार्ययोजनामा समावेश गर्नुपर्ने एक कार्यक्रममा औँलाइएको छ। आज भरतपुर अस्पताल परिसरमा आयोजित थालसिमियाका बिरामीहरूको लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले सो कुरा औँलाएका हुन्। कार्यक्रमका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोदाले यस्तो संवेदनशील बिरामीको उपचारमा कठिनाई उत्पन्न भएकोमा दुःख लागेको भन्दै बिरामीहरूको लागि सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिबहादुर केसीले पनि बिरामीहरूको उपचारमा सहज बनाउन अस्पताल लागि परेको जानकारी दिनुभयो। भरतपुर अस्पतालका बालरोग विभागीय प्रमुख डाक्टर आमोद बहादुर थापाले उपचारबाट थालसिमिया बिरामीको जीवन लम्ब्याउन सकिने बताउनुभयो। कार्यक्रममा बेल्जियम बस्ने नेपालीको संस्था चितवन सहायता कोष बेल्जियम थालसिमियाका बिरामीको उपचारका लागि पठाएको 90,000 सहयोग रकम अस्पतालको मेसो डाक्टर केसिला सहायता कोष बेल्जियमका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद भण्डारीले हस्तान्तर गर्नुभयो। सो अवसरमा हाम्रो घरमा रहेका बालबालिकाका लागि 21,000 सहयोग रकम उपाध्यक्ष रफी शाहले हाम्रो घरका सचिव मिना खरेल र आमा गङ्गा सिग्देललाई हस्तान्तरण गर्नुभयो। चितवन निकुञ्ज सहित संरक्षित क्षेत्रहरूमा वर्षेनी दर्जनौ भन्दा असहाय वन्यजन्तु फेला पर्ने गरेका छन्। नेपालका अधिकांश सुरक्षित क्षेत्रबाट चितवन निकुञ्ज ल्याइने गरिएका ती वन्यजन्तुको हकमा उपचार भने हचुवाको भरमा हुने गरेको छ। रिफरल सेन्टरको रूपमा रहेको निकुञ्जमा न त असहाय वन्यजन्तु राख्ने स्थान छ, न त वैज्ञानिक उपचार नै व्यवस्था रहेको छ, जसका कारण वन्यजन्तु अकालमै मर्ने गरेका छन्। एक महिना अघि चितवनको टिकौली जङ्गल के गाडीले हानेको अवस्थामा भेटिएको घाइते चितल वैज्ञानिक उपचारको अभावमा मरेको थियो। दुई वर्ष अघि त्यसै गरी गैडाको दुईवटा टुरा केटाकेटी निकुञ्जमा उपयुक्त उपचार नपाएर मरेका थिए। चितवनको सौरा प्रकृति संरक्षण कोषमा अहिले पर्साबाट वैशाख 1 गते ल्याएको एउटा चितुवाको अवस्था उपचार नपाएर अहिले दहिने बन्दै गएको छ। चैत्र 30 गते बाघको आक्रमणमा परेर सालबासबाट ल्याएको गैडाको बच्चा फोन्टेको पनि अहिले कोषमै सामान्य उपचार भइरहेको छ। चितवन निकुञ्जमा अहिले समस्याग्रस्त दुईवटा बाघ पनि रहेका छन्। उद्योगी व्यवसायहरूको लागि सञ्चालित मूल्य अभिवृद्धि करमा आधारित दोहोरो लेखा तालिम आज भरतपुरमा सम्पन्न भएको छ। चितवन उद्योग सङ्घ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको 5 दिनी तालिममा चितवन उद्योग सङ्घमा आबद्ध व्यवसायहरूको सहभागिता रहेको थियो। मूल्य अभिवृद्धि करको विषयमा धेरै व्यवसायहरूलाई जानकारी नहुँदा समस्या निम्तने गरेपछि सो तालिमको आयोजना गरिएको हो। तालिममा रामचन्द्र सुवेदी र सुन्दर श्याम खिमिरेले प्रशिक्षण दिनुभएको थियो। तालिमका सङ्घमा 25 जना सदस्यहरूको सहभागिता रहेको थियो। तालिमको समापन समारोहमा चितवन उद्योग सङ्घका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, औद्योगिक व्यवसाय विकास प्रतिष्ठा भरतपुरका प्रमुख रामचन्द्र सुवेदी सहभागीको तर्फबाट महादेव शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो। 5 दिने तालिमबाट मूल्य अभिवृद्धि कर सम्बन्धी धेरै कुरा सिकेको भन्दै प्रशिक्षार्थीहरूले खुसी व्यक्त गरेका थिए। कार्यक्रम चितवन उद्योग सङ्घका गोष्ठी सेमिनार समितिका संयोजक श्री प्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। चितवनमा बढ्दो मात्रामा रगतको मागसँगै यसको अभाव हुन नदिने उद्देश्यका साथ आज भरतपुरमा खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न गरिएको छ। भरतपुर 9 रहेको सिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 5 वार्षिक उत्सवको अब सन्दर्भमा सो रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष विनोद खण्ड तिमी सिन्हाले जानकारी दिनुभयो। सो अवसरमा 6 महिलासहित 39 जनाले रक्तदान गरेका थिए। नवलप्रासीको बडहरा दुबैलिया मङ्गलपुरबाट अवैध कुखुरा सल्ला बरामद भएको छ। भारतबाट अवैध रूपमा भारमा बोकेर नेपाल भित्राउँदै गरेको 3,600 अवैध कुखुरा सल्ला सशस्त्र प्रहरी निरीक्षक नारायण सडाईको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो। बरामद भएको सल्ला आजै क्वारेन्टाइन चेकपोस्ट महेशपुरको रोहबरमा नजिकको झरै खोलामा नष्ट गरिएको प्रहरी निरीक्षक सडाईले बताउनुभयो। बरामद सल्ला 2 लाख 1,88,000 मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलसापुरले जानकारी दिएको छ। यसरी सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले पटक पटक कुखुराका चल्लाहरू बरामद गरे तापनि यसका व्यापारी तथा ओसार पसारकर्ताहरूलाई अझसम्म पक्राउ पर्न असफल भएको छ। हप्ताको 4-5 दिन अवैध चल्लाहरू बरामद गरिए तापनि यस कारोबारमा कमी पनि आएको देखिएको छैन। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकारले देशभरको क्यासिनो बन्द गरेको प्रति तपाईँ के भन्नुहुन्छ? ए, राजस्व नबुझाउँदाको परिणाम बी, कर्मचारीको रोची रोटी खोज्ने काम सी, सहमतिमा जानुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मोकलिन, मोकलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोकलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63063, मोबाइल नंबर 98550-61743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि दिनभर घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556-25-535-323, फ्याक्स नम्बर 0556-25-331। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँ www.radioarpan.com.np।